You are listening to Nepali radio program on slnepal.com. रेडियो जगतमा नेपाली चलचित्रको जानकारी अब विभिन्न सेगमेन्टका साथमा रिभ्यू प्रिभ्यू अन द स्पट तपाईँलाई फिल्म कस्तो लाग्यो खुसी लागिरहेछ मैले त अझ मजाकी रूपमा पनि भन्दै थिएँ कि पहिलो युगदेखि युगले 19-20 वर्ष चल्यो दोस्रो युगदेखि युगले अर्को 19-20 वर्ष जाने हो कि आर्टिस्ट इन्टरभ्यू बिक्नु ठुलो कुरो हुँदैन टिक्नु ठुलो कुरो हुन्छ करेन्ट गसिप र दर्शक श्रोताले मन पराएका उत्कृष्ट चलचित्रका गीतहरूको काउन्टडाउन मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको यो हो कलिउड कम्प्लिट प्याकेज कार्यक्रम बायोस्कोप सकेको छ श्रोता के विशेष गर निकै नै निधनका खबरहरू यहाँले प्राप्त गरिरहनु भएको छ र हामी पनि स्तब्ध भएका छौँ यसरी निधनका खबरहरू यहाँलाई दिनका लागि वास्तवमा सारा जीवन नेपाली चलचित्रप्रति समर्पित दिग्गज कलाकार शान्ति मास्केको 83 वर्षको उमेरमा निधन भएको छ यतिखेर हाम्रा फिल्म रिपोर्टर विजय आवाज पनि त्यहीँ पुगेका छन् र हामीले सम्पर्क भने सम्पर्क स्थापित हुने भए जानकारी लिनेछौँ हामी यसका बारेमा मुठो रोगबाट पीडित मास्केको बाँसबारी स्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको राति 11 बजे निधन भएको मास्केलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाप्रद आजै पशुपति आर्यघाट कलाकार संघका अध्यक्ष रवि थोकीले जानकारी दिनुभएको छ सुटिङ दुर्घटनामा परेर मुठो रोगकी शिकार भएकी मास्केलाई हातमुख जोड्न र औषधि गर्न पनि पैसाको अभाव थियो चलचित्र सन्तानको सुटिङका लागि पुलबाट हाम फालेको दृश्य दिँदाखेरि ढुङ्गामा ठोकिएर चल्न बन्द भएको उहाँको मुठु जयन्ती शाह त्यसै गरी जयन्ती शाह ट्रस्ट लन्डनका नेपालीहरू र नेपालका कलाकारहरूको सहयोगमा ब्याट्री जडान गरेर पेसमेकर राखेर चलाइएको थियो झन्डै 300 सिनेमामा अभिनय गरेकी मास्के बिपी कोइराला गिरिजा प्रसाद कोइराला र तारिणी दत्त कोइरालासँगै राणाकालमा भूमिगत राजनीतिमा एकदमै सक्रिय रहने आउनुभएको थियो र नेपाली कङ्ग्रेसले चलाएको प्रजातन्त्र रेडियोमा क्रान्तिकारी गीत गाउने तथा समाचार वाचन गर्ने पनि गर्नुहुन्थ्यो हिजो आज भोलि भन्ने सिनेमाबाट हालेकी मास्के कङ्ग्रेसकै अनुसार सिनेमा खेल्न सुन्नुभएको थियो कला क्षेत्रबाट फुले राष्ट्रलाई पुर्याएको योगदानको मूल्याङ्कन कुनै बेलामा आफ्नै सहकर्मी गिरिजा प्रसाद कोइरालाले समेत नगरेकोमा उहाँ निकै असन्तुष्ट हुनुहुन्थ्यो आर्थिक अभावकै कारण ललितपुरको थसीखेल स्थित छोरीको घरमा बस्दै आएकी मास्के रोगबाट भएको थियो प्रसिद्ध गायकी मुक्तानले कि पूर्वेली ठेट लोक भाका कि गायिका हिरा देवी बाईबा गए राति जलेर निधन भएको छ फरिया ल्याइदेऊ त्यही पातो भनन भन्ने बोल सित लोक भाका कि सर्जक 72 बाईबाको सिलगढी नजिकको कदम ताला स्थित भानुनगरमा निधन भएको हो घरमा आगो ताप्ने क्रममा साडीमा सल्की जलेर तत्काल निधन भएको छिमेकी नन्दा राईले जारी दिनुभएको छ हामीलाई घरमा उनी एक्लै बस्दै आउनु उहाँ एक्लै बस्दै आउनु भएको थियो वाइवाको मृत्युको खबरले आफू स्तब्ध भएको संगीतकार कर्मयोञ्जन लगायतका जो उहाँका सहकर्मी हुनुहुन्थ्यो दार्जिलिङ सिलगढीमा रहेर विशेष गरेर नेपाली भाषा र सङ्गीतको जगेर्ना गर्दै आउनुभएका विभिन्न कलाकारहरू अहिले स्तब्ध पनि हुनुहुन्छ र यो खबरले हामी पनि स्तब्ध भएका छौँ अन्तत गाई सधैँका लागि छाडेर गए स्पाइनल कर्डको उपचार गराइरहेका उनको सोमबार दिउँसो 3:15 निधन भएको कुरा हामीले थाहा भएकै कुरा हो कुमार कान्छाको 28 उमेरमा निधन भएको हो चलचित्र तथा आम श्रोता पनि मागेका थिए तर उनको उपचार चलचित्र क्षेत्र र राज्यले भने खासै वास्ता गरेन बाहिरबाट केही कलाकारहरूले जो साङ्गीतिक क्षेत्रका गायक गायिका लगायत गीतकार सङ्गीतकारले भने राम्रै सहयोग गरेको पनि भेटियो कुमार कान्छाका 2 छोरा र श्रीमती रहेका छन् कुमार कान्छाले गाएको बतासले उडाइ लग्यो माया मेरो भन्ने गीत अत्यन्तै यता पनि शोक परिवारप्रति हार्दिक समवेदना तर्फबाट र चिर आत्माको शान्तिको कामना यो धैर्य धारण गर्न सक्ने दिनुका साथै चिर मृत चिर शान्तिका कामना पनि गर्दछौँ यो बायोस्कोपको र साथसाथै रेन्दीपुरको तर्फबाट पनि हार्दिक प्रकट गर्न चाहन्छौँ। गुड मर्निङ, नमस्कार अनि श्रोता, यो विशेष कार्यक्रम जसमा हामी नेपाली चलचित्रका बारेमा एकदमै कम्प्याक्ट र कम्प्लिट जानकारी दिने गर्दछौँ, नेपाली रजतपटका बारेमा जुनका 96.1 मेगाहर्जमा नेपालको भूभागमा पूर्वाञ्चलका कुनाकन्द्रामा र त्यसै गरी www.radiokanti.com लगन गरेर यहाँले जुन विश्वभरि नै सुन्दै हुनुहुन्छ त्यसको क्रममा अबको यो क्रम जुन बायोस्कोप कार्यक्रमको बारेमा यहाँलाई जानकारी दिने क्रममा आज पनि फिल्म रिपोर्टर विजय आवाजका साथमा उपस्थित भइसकेको छु। म यहाँकै रेगुलर होस्ट, यहाँकै साङ्गीतिक सहयात्री हेम सुवेदी, जुन हरेक बुधबार यहाँले सुन्दै आइरहनु भएको छ बिहान 10 बजेको कान्तिपुर डायरी पछाडि 11 बजेसम्म यहाँले यो कार्यक्रम। र अफकोर्स आजको कार्यक्रममा पनि एज युजुअल हामी के कस्ता आकर्षणहरूमा यहाँलाई अवगत गराउनै पर्छ। महिनाको पहिलो कार्यक्रम यो माघ महिनाको यो एकदम चिसोमा यहाँलाई आज के कस्ता रुल्स अथवा विभिन्न चर्चा परिचर्चा नेपाली चलचित्रको बारेमा आजको कार्यक्रमको आगमन आज सुन्न सक्नुहुनेछ। ग्राफ्टाई नेपालमा 40 चलचित्र कर्मीको भेला, कुमार कान्छालाई राज्यले अब सम्झन्छ कुन बेला। चोरेरै चल्ने भयो चलचित्र उद्योग सधैँभरि, बुद्धि पलाउने हो यिनीहरूमा अब कसो गरी। अवार्ड पाउने दङ्ग भए, नपाउने त खिन्न, डिजिटल फिल्म अवार्ड भयो खास भिन्न। रेखाको व्यवस्थाले आर्यन बेसरी कराए, आर्यन कराउँदै गर्दा रेखा र आयुष खै कता हराए। अल राइट, त यहाँले आजका आकर्षणका बारेमा थाहा पाइसक्नु भएको छ श्रोता, त्यसैले डोन्ट गो एनीवेयर, स्टे विद अस, स्टे ट्युन्ड भन्दै अब कुराकानी भएको छ। यो थ्रु आउट द मन्थ महिनाभरि नै को रहनु भयो त स्टार अन द रेड कार्पेट, जुन हामीले नेपाली चलचित्रलाई नै त्यसमै समर्पण गरेका विभिन्न कलाकारहरू मध्येमा हामीले नायक नायिकाको क्रमलाई सुरुवात गरेका थियौँ। त्यसपछि हामीले भेटरन निर्देशकको सुरुवात गऱ्यौँ तुलसी घिमरेबाट, त्यो हुँदै मदन घिमिरे, अनि त्यसपछि हामीले भेटरन हाम्रा चरित्र अभिनेतासम्म पनि यो स्टार अन द रेड कार्पेट राख्ने क्रमलाई निरन्तरता दियौँ। त्यसको क्रममा सुनिल थापा पर्नुभयो चरित्र अभिनेता तथा खलनायक योभन्दा अगाडिको महिनामा, र यो महिनाभरि नै जुन उहाँहरूले एसएमएस गरिदिनु भयो हामीलाई, त्यसको क्रममा हामीले विगतमा यो विनरको बारेमा पनि भन्न छुटाएका थियौँ, तर अब भने अवश्य पनि त्यो जानकारी आजको कार्यक्रममा यहाँले पाउनुहुनेछ विनरको जानकारी। र एसएमएस हामीलाई एकदमै गर्नुहोला, एसएमएसको लागि म फेरि पनि भन्न चाहन्छु हामीले जुन प्रश्न हो उत्तर यहाँहरूले एसएमएसमा पठाउन सक्नुहुन्छ। तर त्योभन्दा अगाडि त स्टार अन द रेड कार्पेटको हुनुहुन्छ त उहाँको बायोग्राफी र त्यसको समग्र पक्षका बारेमा यो महिनाभरि यहाँले जानकारी पाउन सक्नुहुन्छ स्टार अन द रेड यो सेगमेन्ट तर्फ लागौँ। हेलो नमस्ते, म केकी अधिकारी, यो माघ महिनाभरि म रेडियो कान्तिपुर रेडियो राखोमा स्टार अन द रेड कार्पेटको रूपमा रहनेछु। बाल्यकालदेखिको मेरो अभिनय यात्राको क्रममा यस पटक मद्वारा अभिनय हुन्छ। मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने हरेक बुधबार बिहान 10 बजेको कान्तिपुर डायरी पछि प्रसारण हुने कार्यक्रम बायोस्कोप अवश्य सुन्नुहोला। मेरो प्रोफाइल चाहनुहुन्छ वा मलाई पर्सनली केही सुझाव दिन चाहनुहुन्छ भने www.radiokantipur.com लगन। अधिकारी, यो माघ महिनाभरि म रेडियो कान्तिपुर रेडियो राखोमा स्टार अन द रेड कार्पेटको रूपमा रहनेछु। बाल्यकालदेखिको मेरो अभिनय यात्राको क्रममा यस पटक मद्वारा अभिनय हुन्छ। मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने हरेक बुधबार बिहान 10 बजेको कान्तिपुर डायरी पछि प्रसारण हुने कार्यक्रम बायोस्कोप अवश्य सुन्नुहोला। मेरो प्रोफाइल चाहनुहुन्छ वा मलाई पर्सनली केही सुझाव दिन चाहनुहुन्छ भने www.radiokantipur.com लगन गर्नुहोस्। रहर सानैबाट अभिनय रहर बस्यो पारिवारिक वातावरण नै अभिनयमय भएकाले सायद त्यसैले होला सानैबाट उनले बाल कलाकारको आवाजलाई चलचित्रका लागि डबिङ गर्थिन् मनमा पलाएको रहर अहिले आएर बल्ल पूरा हुँदैछ उनको संस्कृतमा उनको नामको अर्थ मयूर हो अनि नेपालीमा केकी विक्रम सम्म 2006 को जोरपाटीमा जन्मेकी केकी अधिकारी हाल ब्याचुलर इन इन्फर्मेसन म्यानेजमेन्ट पढ्दैछिन् 3-4 वर्षको उमेरदेखि नै विभिन्न बाल कलाकारको आवाज डबिङ गर्ने केकीले 21 वर्षको उमेरमा बल्ल आफ्नो सपना पूरा गरिन् चलचित्र स्वर मार्फत स्वरपछि उनले आई एम सरीमा अभिनय गरिसकेकी छिन् भने बिकज आई लभ यूमा अभिनय गर्ने सुरसार कस्दैछिन् केकीलाई मनपर्ने निर्देशक भूषण दाहाल हुन् उनलाई राजेश हमाल र करिश्मा मानन्दर खुबै मनपर्छ कलाकारतर्फ केकीको यो क्षेत्रमा प्रवेश म्युजिक भिडियो मार्फत भएको हो उनले मिङमा शेर्पाले गाएको कसरी बोलको गीतमा पहिलो पटक मोडलको रूपमा अभिनय गरेकी हुन् उनलाई कालो रङ खुबै मनपर्छ भने ओरेन्ज मन पर्दैन मनपर्ने आफ्नो बारीमा संस्कृतमा मयूर नाम गरेकी यी नवनायिकाले भनिन् मेरो मन साह्रै कमलो छ मन नपर्ने नि छिट्टै विश्वास गर्छु अरूलाई केकी चर्चित निर्देशक बद्री अधिकारीको सुपुत्री हुन् बुबा बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीकी प्यारी छोरी केकीले अभिनयको कुनै औपचारिक तालिम लिएकी छैनन् उनलाई आफ्नो मनपर्ने अङ्ग आँखा 21 वर्षीय सुन्दर नायिकाले भनिन् मेरो आँखामा डुब्न धेरैजना खोज्छन् उनलाई आफ्नो कपाल मुलायम नभएकोमा केही पीर भने लाग्दो रहेछ केकीलाई जिन्दगीको पहिलो चुम्बन याद रहेनछ लजाउँदै उनले भनिन् यस्तो कुरा म कसरी भनौ पहिलो प्रेम नि स्कुल लाइफमा धेरैसँग एट्र्याक्सन त भयो तर लभ नै भने भएन केकीले आफ्नो हाल बोयफ्रेन्ड नभएको पनि बताइन् तपाईँको अभिनयमा के खुबी छ त अधिकारी थर्की यी नायिकाले भनिन् मलाई आफू आँखाबाट बोल्न सक्छु जस्तो लाग्छ 5 फिट 1 इन्च उचाइ र 45 केजी तौल भएकी यी नायिकालाई चलचित्र क्षेत्र सुरुमा रहर थियो भने अहिले भविष्य भएछ केकी भगवान्प्रति खुबै विश्वास गर्छिन् लुम्बिनी आफूलाई मनपर्ने ठाउँ बताउने उनले भनिन् साई बाबा मेरो मनपर्ने भगवान यदि कुनै चलचित्रको पात्रको भूमिका केकीले मात्र निभाउन सक्छ जस्तो लाग्यो भने कुनै निर्माताले मलाई लिन सक्नुहुन्छ उनले हामीसँग भनिन् केकीलाई सुस्त मनस्थिति भएको क्यारेक्टर निभाउने निकै ठुलो धोको रहेछ तपाईँ कस्ती युवती भन्ने हाम्रो प्रश्नमा यी नायिकाले आफूलाई खुबै कुरा बुझ्ने जस्तै छु भनिन् उनलाई आफू यो क्षेत्रमा आएर एकदमै खुसी लागेको रहेछ अब केकी अधिकारीको केही गोप्य कुरा गरौं यी नायिका रुन्चे रहिछिन् विशेष गरी चलचित्र हेर्ने समयमा खुबै रुन्छिन् रे उनी सिरियल फिल्म हेर्दा उनी आँसु पुस्नका लागि पहिल्यै टावेल लिएर बस्दिरहेछिन् आफ्नो नाम केही चर्चित भइसकेपछि र टिभीमा देखिन थालेपछि उनलाई प्रेम प्रस्ताव धेरै आउन थालेका रहेछन् विशेष गरी एसएमएस मार्फत आउने यस्ता प्रेम प्रस्ताव मध्ये केही त खुबै मुटु नै सुने हुन्छन् उनले थपिन् युवकहरूको थुप्रै प्रेम प्रस्ताव आउने केकीलाई भने कस्ता युवक मनपर्छन् त उनले युवकहरूको विशेषतालाई वर्णन गर्दै भनिन् मलाई बानी बेहोरा राम्रो भएको बुझ्न सक्ने र सम्झाउन सक्ने युवक गरेर चलचित्र खेल्ने रहर उनमा चलचित्रबाट प्रस्ताव आए भने गर्दिन उनले थपिन् क्याजुअल ड्रेस खुबै मन पराउने नायिका केकी अधिकारीसँग तपाईँ नजिक हुन चाहनुहुन्छ भने केईकेआई @edhikri@yahoo.com मार्फत उनीसँग मित्रता गाँस्न सक्नुहुनेछ यो मैले स्टार अन द रेड ग्रुपमा रहेकी नवनायिकाकारीको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कान्तिपुर.com लग सक्नुहुनेछ ओके यो रहेको थियो नेका केकी अधिकारीको बारेमा र अवश्य पनि यहाँले आन्सर दिन सक्नुहुन्छ र त्यसको दिएर पुरस्कार पनि प्राप्त हुन्छ एकदमको अभिनय यात्रा कसरी सुरु भएको थियोरिटिकल छ यहाँहरूले आन्सर छोटोमा दिनु भन्नुहोस् त्यो द्याट इज आवर कोड VI टाइप गर्नुहोस् त्यसपछि स्पेस दिनुहोस् अनि त्यसपछि कसरी सुरुवात भएको सायद त्यो टाइप गर्नुहोस् र नाम र ठेगानाका साथमा यहाँले हामीलाई प्लस 2000 यहाँहरूले जुनसुकै सब्सक्राइबर भए तापनि गर्न सक्नुहुन्छ युटिएल एनसेल अथवा जुन भए एनटिसी जुन भए तापनि अब भने अवश्य पनि हामीले दियौँ एउटा दुःखद समाचार कलाकार शान्ति मास्के राजीवन नेपाली चलचित्रप्रति समर्पित हुनुहुन्थ्यो उहाँको निधन भएको छ 83 वर्षको उमेरमा र यस क्रममा अहिले यो जुन उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलि दिनको लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको छ र आजै यो पशुपति आर्यघाटमा पनि जुन अन्त्येष्टि गरिनेछ यसको बारेमा जानकारी दिनको लागि विजय आवाज हाम्रा फिल्म रिपोर्टर त्यहाँ हुनुहुन्छ प्रज्ञा भवनमा उहाँसँग कुराकानी गरौँ विजय हजुर एम भाइ नमस्कार नमस्कार यो जुन अहिले यो दुःखद समाचार भयो होइन हामीले अहिले यो व्यक्त पनि गरिसकेका छौँ भनि पनि सकेका छौँ उहाँलाई संवेदना पनि प्रकट गरिसकेका छौँ कि अब त्यहाँ को उपस्थित हुनुहुन्छ अहिले त्यहाँ प्रज्ञा प्रतिष्ठानमा विशेष गरेर हिम दाजु, यति बेला म यहाँ प्रज्ञा प्रतिष्ठानमा छु। नेपाली चलचित्र उद्योगी चर्चित एकजना कलाकार शान्ति मास्केको गैराति 10:40 स्वयम्भूको भैँसीपाटी उहाँकै निवास हो, त्यहाँ निधन भएको थियो 83 वर्षको उमेरमा। होइन, उहाँ मुटुको बिमारी हुनुहुन्थ्यो, उहाँको लिभरको किडनी जुन हुन्छ त्यो फेल भएकोले मुटुले काम नगरेपछि उहाँको मुटुमा पेस मेकर भन्ने एउटा प्रविधि हुनुहुन्छ, उहाँ बाँचिरहनु भएको थियो र अहिले उहाँको निधन भएको छ र पेस मेकर निकालिएको छ हस्पिटलमा लगेर अहिले उहाँलाई राष्ट्रिय यो प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। उहाँले हिजो आज भोलिबाट पहिलो चलचित्र अभिनय गर्नुभयो, त्यसपछि सिन्दुर, जीवनरेखा, बाचाबन्धन, सन्तान, शान्तिदी जस्ता उहाँका चर्चित चलचित्रहरू छन्। र अर्को कुरा पनि तपाईँलाई म जानकारी गराउँछु, उहाँले आफ्नो निधन अगावै आफ्नो दुईवटा आँखा दान गरिसक्नु भएको छ र उहाँको आँखालाई चाहिँ आर्यघाटमा लगिसकेपछि त्यही हाम्रो डक्टर त्यहाँबाट निकाल्नुहुने कुरा छ। र भर्खर मात्र यहाँ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेर गइसक्नु भएको छ शान्ति मास्केलाई। कलाकारहरूको उपस्थित हुने क्रम जारी छ, मसँग यहाँ अगाडि वसुन्धरा भूषाल दिदीलाई देखिरहेको छु, त्यस्तै गरी कलाकार सङ्घका अध्यक्ष रमेश मुराथोपी हुनुहुन्छ, विभिन्न पत्रकार साथीहरू हुनुहुन्छ, विभिन्न मिडियाबाट आउनु भएको छ, हरियो शर्मा आउनु भएको छ। अब बिस्तारै चलचित्रकर्मीहरू आउने क्रम जारी छ, तर यहाँ अहिले धेरै चलचित्रकर्मी आइसक्नु भएको छैन, भर्खर आउने क्रम चाहिँ जारी छ। हो, हामी यो मिडियाबाट जानकारी पनि दिँदैछौँ, होइन, त्यस कारणले अब उहाँहरूले बिस्तारै थाहा पनि पाउनु होला। मैले थाहा पाएअनुसार त्यहाँ चलचित्र कलाकार सङ्घका अध्यक्ष पनि हुनुहुन्छ रमेश बुढाथोकीज्यू, होइन? म तपाईँ रमेश बुढाथोकी हुनुहुन्छ, म तपाईँलाई रमेश बुढाथोकीसँग कुराकानीको लागि यो मेरो यो माइक्रोफोन दिन्छु। हजुर, हस्, एकचोटि पाउनु उहाँलाई। हेलो, रमेश बुढाथोकीज्यू, यहाँलाई स्वागत छ हाम्रो यो चलचित्रको समग्र प्याकेज कार्यक्रम बायोस्कोपमा। हजुर, थ्याङ्क यू। र अब अहिले जुन उहाँको निधन त भइसकेको छ, हामीले यसको बारेमा त सम्पूर्ण अवगत गराइसकेका छौँ, होइन? हजुर, यो एउटा कुरा मात्रै भनिदिनुहोस् न कि यो प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीको लागि कति बेलासम्म राखिन्छ र उहाँको यो आर्यघाटमा लग्ने क्रम अथवा जुन यो शवयात्राको क्रम छ त्यो कसरी हुन्छ, यसका बारेमा जानकारी दिनुहोस् न। यहाँ हामी 12 बजेसम्म राख्छौँ। हजुर, 12 बजेसम्ममा चाहिँ नि सम्पूर्ण चलचित्र कर्मीहरू र चाहिँ उहाँका चाहिँ प्रशंसकहरूले आएर श्रद्धाञ्जली अर्पण गरिसक्नुहुनेछ र त्यसपछि चाहिँ नि हामी आर्यघाट लान्छौँ। बाँकी श्रद्धाञ्जलीको काम चाहिँ आर्यघाटमै नै हुनेछ र हामी लागेका छौँ कि उहाँलाई अब उहाँ राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ र राष्ट्रिय सम्मान पनि राष्ट्रिय सम्मानका साथ उहाँको चाहिँ अन्त्येष्टि हुनुपर्छ भनेर कलाकार सङ्घ लागिरहेको छ र सम्भवतः त्यो पनि हुन्छ होला, किनभने उहाँ कलाकार सङ्घको संस्थापक संयोजक पनि हुनुहुन्थ्यो उहाँ। त्यसले गर्दाखेरि त्यसको साथसाथै अब नेपाली सिनेमा उद्योगको एउटा शिखर अभिनेत्रीको रूपमा चाहिँ लिनुपर्छ शान्ति मास्केलाई। त्यस्तो उहाँले एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न सम्मानहरू मान सम्मानहरू प्राप्त गरिसक्नु भएको छ र त्यस्तो व्यक्तिले एउटा राष्ट्रिय सम्मान पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो र त्यो अनुसार चाहिँ हामी कुराहरू गरिरहेछौँ। अन्तिम यो उहाँलाई दागबत्ती कसले दिनेछ? उहाँको अहिले मामाको एउटा छोरा भन्नुहुन्छ, उहाँ सम्भवतः उहाँ छोराले दिनुहुन्छ कि हुन त उहाँको एउटा हुनुहुन्छ त्यो परिवारको नाममा उहाँको एउटा छोरी हुनुहुन्छ, त्यसपछि एकजना मामाको छोरा भन्ने यहाँ अहिले हामीसँग यहाँ आउनु भएको छ, सम्भवतः उहाँले नै गर्नुहुन्छ होला। यो ठ्याक्कै कति बजेको क्रममा हुन्छ, कति बजे हुन्छ भन्ने? यो अब 12 बजेसम्म चाहिँ हामी यहाँ राख्छौँ, त्यसपछि लाँदै गर्दा यो 3-4 बज्छ होला होइन, अनुमान गर्दाखेरि 3-4 बज्छ होला। एउटा कुरा भन्नुहोस् न यहाँ अध्यक्षको हैसियतबाट पनि कि शान्ति मास्के कस्तो कलाकारलाई हामीले गुमायौँ र उहाँले दिएर जानुभएका योगदानका बारेमा समग्र एकदम करीमा संक्षेपमा भन्नु पर्दाखेरि के भन्नुहुन्छ शान्ति मास्केलाई अन्तिम रूपमा सम्झिनु पर्दा? शान्ति मास्केलाई म चाहिँ स्मरण गर्दाखेरि नेपाली सिनेमा उद्योगको जुन व्यावसायिक सफलता जति प्राप्त गर्यो नेपाली सिनेमा उद्योगले, नेपाली सिनेमा उद्योगले जुन उचाइ प्राप्त गरेको छ अहिलेसम्म, त्यो उचाइ प्राप्त गराउनमा शान्ति मास्के जस्ता अभिनेत्रीहरूको पनि अहम भूमिका छ, किनभने उहाँहरूले खेलेका चलचित्रहरू दर्शकहरूले अत्यन्तै रुचाएका छन्, अत्यन्तै व्यावसायिक सफलताहरू हासिल गरेका छन् ती चलचित्रहरूले, त्यसले गर्दा व्यावसायिक एउटा मान्यता व्यावसायिक सफलताको कारणले गर्दाखेरि पनि यसमा विभिन्न व्यक्तिहरूको एउटा आकर्षण एउटा लगावहरू बढ्दै गयो, झुकाव बढ्दै गयो र सिनेमा उद्योगमा आज चाहिँ तपाईँको प्रत्यक्ष अप्रत्यक्ष रूपमा 3-4 लाख मानिसहरू चाहिँ 3-4 लाख मानिसहरूले प्रत्यक्ष रोजगारीहरू पाएका छन्। तर त्यो योगदान त्यसलाई एउटा हुनमा शान्ति मास्के जस्ताको पनि एउटा भूमिका अहम भूमिका थियो र त्यसको साथसाथै अभिनयको कुरा गर्दाखेरि उहाँ चाहिँ जुनसुकै क्यारेक्टर चाहे त्यो जीवनरेखाको चाहिँ त्यो एउटा चाहिँ सम्पन्न धनाढ्य घर कि एउटा सम्भ्रान्त परिवारकी चाहिँ एउटा शासन गर्न सक्नु खालको शासन लाद्ने खालको एउटा पात्रको किन नहोस् अथवा सन्तानमा चाहिँ एउटा तिनी आमा र आफ्नो सन्तान र चौथाको सन्तानमा चाहिँ जुन एउटा विभेद देखाउने खालको एउटा चाहिँ आमाको भूमिका किन नहोस्, शान्तिदीपको भूमिका किन नहोस्, अथवा हिजो आज भोलिको पनि उहाँको त्यति बेलादेखि चाहिँ उहाँले खेलेका जति पनि चलचित्रहरूमा उहाँले अभिनय गरेका छन् ती अभिनयहरू चाहिँ एकदमै निखारिएको र ज्यादै माझिएको अभिनयहरूले जसले गर्दा दर्शकहरूको मन जित्न चाहिँ सफल भएको थियो। उहाँबाट चाहिँ अभिनयमा पनि प्रशस्त गुणहरू भएको एउटा चाहिँ व्यक्तित्व हुनुहुन्थ्यो शान्ति मास्के। हो, अब उहाँले राज्यलाई दिएर जानुभयो, तर जहिले पनि कलाकारको निधनको कुरा आउँछ त्यो बेलामा राज्यले नगरेका कुरा र नेताले नगरेका कुरा आउँछन्। बिपी कोइराला, गिरिजाप्रसाद अनि दत्त कोइरालासँग राणाकालमा भूमिगत राजनीति गर्दै आउनुभएको उहाँलाई उहाँले सल्लाह दिनुभएको थियो, तर सहकर्मी गिरिजाप्रसाद कोइरालाले समेत उहाँलाई व्यवस्था गर्नुभएका कुराहरू पनि यसरी आएका छन्। यसरी राज्यले दायित्वबाट अलिकति वञ्चित हुँदै गएका कुराहरू बेला बेलामा किन आउँछन्? अब यो जुन कुरो हो त्यो कुरो त आइ नै हाल्छ। देशको कला र संस्कृतिको एउटा पहिचान भनेको देशको कला संस्कृति हो। त्यो कला र संस्कृतिको संरक्षण र सम्वर्धनमा लाग्ने सांस्कृतिक कर्मीहरू, चलचित्र कर्मीहरू, कलाकर्मीहरू जहिले पनि राज्यले चाहिँ वास्तवमा यसलाई चाहिँ एउटा उपेक्षाको उसमा चाहिँ लिएकै छैन हाम्रो मुलुकमा चाहिँ। त्यसले गर्दाखेरि चाहिँ त अब जब सक्षम हुन्छन् त्यति बेला सम्झौँ उनीहरूले राज्यको मुख ताक्दैनन्, आफ्नै किसिमले काम गर्दै गर्दै गएका हुन्छन्। जब चाहिँ रिटायर लाइफ हुन्छ त्यसपछि चाहिँ उनीहरूको अन्त्य दर्दनाक किसिमको चाहिँ अन्त्य हुन्छ। त्यसको अर्को एउटा ज्वलन्त उदाहरण शान्ति मास्केको उदाहरण हो, होइन? अब उहाँ चाहिँ वास्तवमा जति बेला चाहिँ उहाँ एउटा रोग लाग्यो त्यति बेला चाहिँ उहाँलाई चाहिँ राम्रो से राम्रो अस्पतालमा लगेर चाहिँ अथवा राम्रो से राम्रो चाहिँ एउटा उपचारहरू चाहिँ गराउन सकेको खण्डमा चाहिँ सकेको भए अझ हामी माझमा चाहिँ अझै केही समय चाहिँ शान्ति मास्केजीको चाहिँ कलालाई चाहिँ हामी चाहिँ हेर्न पाउँथ्यौँ होला। तर यो त छ हेमजी, त्यस कारणले चाहिँ हामी चाहिँ बडा एउटा जति विभिन्न फ्लोरमा विभिन्न ठाउँमा चाहिँ हामी यो कुराहरू उठाउँदै आउँछौँ, तर चाहिँ एउटा बहिरो छ राज्यले सुने अब सुने पनि नसुने जस्तो गर्छ अथवा चाहिँ सुन्दैन त केही नै भइ नै रहेको छैन। हेर्नुहोस्, अब आज तपाईँले अध्यक्षको हैसियतले पनि लिड गर्दै हुनुहुन्छ, यो सबै यात्रालाई लिड गर्दै हुनुहुन्छ, अब अहिलेसम्म केही आएको छ त्यस्तो समवेदना हाम्रा नेता राज्यको तर्फबाट? अहिले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालजी आफै आउनुभएको थियो यहाँ, उहाँले श्रद्धाञ्जली अर्पण गरेर चाहिँ जानुभएको छ। त्यसै गरी आउने क्रम चाहिँ छ। अब अहिले नै त यसै त भन्न अलिक गाह्रो होला, किन 12 बजीसम्म हामीले टाइम दिएको हुनाले आउने क्रम चाहिँ जारी छ। हामीले यहाँको जानकारीको लागि धेरै धेरै धन्यवाद अध्यक्ष, यहाँलाई पनि धन्यवाद। र अध्यक्षज्यू अहिले व्यस्त पनि रहनु भएको छ, मैले भनिहालेँ उहाँ हुनुहुन्थ्यो चलचित्र कलाकार सङ्घका अध्यक्ष रमेश बुढाथोकी, हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो, उहाँले यो शोभा यात्राको लिड पनि गर्दै हुनुहुन्छ र अवश्य पनि यस क्रममा अब कलाकारहरूलाई पनि हामीले जानकारी दिइरहेका छौँ र जतिसुकै आवाज उठाए पनि राज्य बहिरो नै रहेको छ भन्ने पनि उहाँको धारणा रहेको थियो र मरिसकेपछि अथवा निधन भइसकेपछि त्यो सम्मान गर्नुभन्दा निधन हुनुभन्दा अगावै त्यो सम्मान अझ बढी भएको भए जनताले पनि एउटा कलाकारिता प्रतिको जुन एउटा भनौँ न संस्थागत रूपले यसमा मर्यादा वृद्धि हुनुपर्ने हो त्यसको अनुभव गर्न पनि पाउँथे। यो एकातिर छँदैछ, तर अब अहिलेको लागि कमर्सियल ब्रेकतर्फ लागौँ। यो जानकारी आज हाम्रो लागि विशेष जानकारी थियो, हाम्रा सेगमेन्टमा भएका आकर्षणहरू जे जति हामी दिन सक्छौँ, कान्तिपुरको खेदो हामीले दिनैपर्छ, यो महिनाभरिको हाम्रो क्याम्पेन हो र त्यो हामी अवश्य पनि कमर्सियल ब्रेक पछि यहाँहरूलाई प्रदान गर्नेछौँ। तर कमर्सियल ब्रेक लिनुभन्दा अगाडि एक्सक्लुसिभ सङ्ग अफ द विकको रूपमा हामीले जुन रेडियो जगतमै प्रथम पटक यहाँलाई गीत सङ्गीत सुनाउँदै आउने प्रतिबद्धता जाहेर गरेका छौँ, त्यस क्रममा आज हामीले प्राप्त गरेका छौँ श्रीमान चलचित्रको यो गीत दीपक लिम्बू र अन्जु पन्तको स्वरमा, जय गौडेलको शब्द रचना अनि महेश खड्काको सङ्गीतमा केही नबोली। आउनुहोस् एक्सक्लुसिभ सङ्ग अफ द विकको रूपमा यो गीत अहिले सबभन्दा पहिले सुन्नुपर्ने बेला भएको छ र यो गीत जुन हामीले आज राखेका छौँ आजको क्रममा त्यो गीतको बोलले भन्छ केही नबोली। मैले भनिहालेँ, म यो आग्रह गर्दछु हाम्रा प्राविधिक मित्र रवि श्रेष्ठलाई यो गुन्जयमान गराइदिनको लागि र त्यस पछाडि हामी आजका जुन आकर्षणहरू रहेका छन् जस्तो डिजिटल फिल्म अवार्डका प्रसङ्गहरू र त्यसै गरी कान्तिपुरको कौशीबाट आर्यन सिग्देल र रेखा थापाको घम्सा घम्सी, यो जति सक्छौँ हामी कार्यक्रमको अवधिभर त्यो दिँदै जानेछौँ। तर कान्तिपुरको खेदोमा आज हामीले विशेष राखेका छौँ स्टे विदास, एकदम रहनुहोला। किन चोरी हुन्छन् नेपाली चलचित्रहरू भन्ने यो महिनाभरिको कान्तिपुरको खेदोलाई यहाँहरूले इन्जोय गर्न सक्नुहुन्छ। अहिलेको लागि एक्सक्लुसिभ सङ अफ द विक। बोली नजिक आउ न गाह्रो हुन्छ सानो

रेडियो कान्ति रामकृष्ण ढकालको शैली कति कुरा मुखले बोलिरहन्छ कति दित्रै घुम्छ ए नै भनि राहडको छुक छुके रेल छुट्यो हजुर रोक्दैन ए संसारमा चुलबुले साथी नाच्यो गप्पा गप्के रमाइलोमा मन खुसीले हाँस्यो हो गप्पा गप हो गप्पा गप सेन्चुरी गप्पा गप छ यस्तो खाइरहौ जस्तो दुगडको उत्कृष्ट उत्पादन गलबन्देले सर्फलाई धन्यवाद भन्दैछ स्वेटरले आफूलाई ठूलो गुण लगाएको कुरा गर्दैछ ट्राउजर र हाइनेकले सर्फको भजन नै गाउँदैछन् पन्जा र सर फेरि सर्फलाई हेर्दै मुस्कुराउँदैछन् टोपी पनि खुसी छ मोजा पनि दङ्ग सर्फको केयरले गर्दा उलनका लुगामा छाएको छ उमङ्ग जाडोको मौसममा उलनका लुगा धुन जनतायतै साबुन वा पाउडर प्रयोग गर्दा लुगामा भुवा निस्किने तन्किने खुम्चिने जस्ता समस्याहरू आउँछन् तर सर्फले उलनका लुगालाई पनि सफा गर्छ बिना कुनै खराबी त्यसैले त हुन्छन् खुसी उलनका लुगाहरू सर्फ उलनका लुगाको पक्का स्याहार मधुबालाको कथा रोल मेरै हुन्छ Great eyes, beautiful smile तै पनि अनुहारमा केही कमी छ Next तै पनि केही कमी छ कमी तिम्रो नेचुरल क्रिममा छ यो लिउ फेयर एन्ड लवली आयुर्वेदिक फेयर एन्ड लवली आयुर्वेदिकले आज खुसी हुन्छ तेल मालिस ले चाहे जति पनि मालिस गर्नुस् वा दिनदिनै नुहाउनुहोस् चाया रोक्न सक्दैन प्रस्तुत छ क्लिनिक अल्सले टोटल हेयर ऑयल यसको भिटामिन ए सी ई ले चाया जरेदेखि हटाउँछ र तपाईँलाई दिन्छ डेली प्रोटेक्सन नयाँ क्लिनिक अल्सले टोटल हेयर ऑयल लगाऊ अनि चाया भगाऊ दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसले गर्दा मलाई सबैले डिस्काउन्ट छन् भन्ने म त साह्रै हैरान भइसके किन हैरान भएको त तिमी तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ कसरी दिदी अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिमसँग डभ स्याम्पू स्याचे सित्तैमा लक्ष्मीलाई हेर न किनमेल गर्दा दुई रुपियाँ पनि छोड्दिन त्यही त तर साडी चाहिँ सधैँ नयाँ तरकारी किन्न जाँदा स्कुलमा बच्चा लिन जाँदा घर बस्दा समेत नयाँ साडी लक्ष्मीजीका छिमेकीलाई थाहै छैन उहाँ कति स्मार्ट हुनुहुन्छ उहाँले सधैँ व्हील ओकेले लुगा धुनुहुन्छ त्यसैले त झुकिन्छन् नयाँ लुगा भनेर आउनुहोस् हेरौँ साधारण साबुनले कसरी कपडालाई नोक्सान पुर्याउँछ व्हील ओकेले कपडालाई कोमलतापूर्वक सफा अनि चम्किलो बनाउँछ अनि राख्छ वर्षौंसम्म नयाँ जस्तै पैसाको मूल्य बुझेकी छु मलाई थाहा छ व्हील ओके पुनः स्वागत छ श्रोता यहाँहरू सुनिरहनु भएको छ नेपाली चलचित्रको समग्र प्याकेज कार्यक्रम बायोस्कोप नेपाली रजतपटको बारेमा समग्र जानकारी विभिन्न सेगमेन्ट कम्प्याक्ट भए तापनि कम्प्लिट सेगमेन्टका साथमा हामी उपस्थित भएका हुन्छौँ र अहिले हामीले जुन जानकारी दिँदै आएका छौँ कि लोकप्रिय कलाकार शान्ति मास्केको 83 वर्षको उमेरमा जुन निधन भयो र अहिले पशुपति आर्यघाटतर्फ 12 बजे लगिँदैछ प्रज्ञा प्रतिष्ठानमा अहिले राखिएको छ र त्यहाँ अन्तिम श्रद्धाञ्जली भइरहेको छ त्यसको क्रममा यो सूचना तथा संचार मन्त्री पनि त्यहाँ पुग्नु भएको छ शंकर पोखरेल र उहाँले पनि त्यहाँ सम्बोधन गर्दै हुनुहुन्छ र श्रद्धाञ्जली दिँदै हुनुहुन्छ भन्ने खबर पनि आएको छ फिल्म रिपोर्टर विजय आवाज पनि त्यहाँ रहेका छन् र अब हामीसँग आजको क्रममा करेन्ट गसिपको रूपमा जुन हाम्रो नियमित सेगमेन्टलाई लिएर जाने क्रममा करेन्ट गसिपको बारेमा एकैछिन चर्चा गरौँ एउटा करेन्ट गसिप रहेको छ जुन आज हाम्रो आकर्षणमा पनि रहेको थियो करेन्ट गसिप नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट प्रशिक्षित नेपालीहरूको एक समूहले ग्राफ्टाई नेपाल नामक संस्थाको स्थापना गरेको छ नेपाली चलचित्र क्षेत्रको विकासको लागि विभिन्न कामहरू गर्ने उद्देश्य बोकेर स्थापना गरिएको यस संस्थामा 40 जना चलचित्रकर्मीहरू रहेका छन्। यो संस्थाले हालको लागि तदर्थ समिति समेत गठन गरिसकेको छ। नौजनाको उक्त तदर्थ समितिको अध्यक्षमा एडभोक कमिटीमा वैकुण्ठमान मास्के, उपाध्यक्षमा शम्भु प्रधान, महासचिवमा आलोक कुमार तिवारी र कोषाध्यक्षमा मणिक रत्न तुलाधर रहेका छन्। हाम्रो तर्फबाट यो यसरी जुन ग्राफटाई नेपालले भनौँ न यो पुना स्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट प्रशिक्षित भएर नेपाली फिल्मलाई अझ पनि विश्वस्तरमा लिएर जानका लागि अथवा प्रविधिले उच्च बनाउनको लागि कार्यरत छन्, यसका लागि उहाँहरूलाई हाम्रो यो कार्यक्रमको तर्फबाट अल द बेस्ट भन्न चाहन्छौँ। अलराइट, अब भने क्रम रहेको छ हाम्रो एकैछिन चर्चा गर्नुपर्ने कान्तिपुरको खेदोको बारेमा। कान्तिपुरको खेदोमा हामीले आज एउटा विषय राखेका छौँ, किन चोरी हुन्छन् फिल्म, यसको बारेमा हामी समग्र महिना निष्कर्ष दिनेछौँ। कुनै चिजलाई पनि जरैबाट भनौँ न यसलाई उखेलेर त्यसको समाधान गरिदिनु हाम्रो कर्तव्य हो, र त्यस्ता अनुत्तरित विषय छन् भने हामीलाई एसएमएसमा पनि यहाँहरूले जसै यहाँले जुन आन्सर भन्नुहुन्छ स्टार अन द रेड कार्पेटको बारेमा त्यतिखेर नै यहाँहरूले त्यो क्वेसन पनि अथवा कुनै क्वेरी छन् भने त्यो पनि अवश्य पनि पठाउन सक्नुहुन्छ। जसको लागि हामीले आज सोधेको प्रश्न रहेको थियो, अब जुन नै नवनायिकाको रूपमा आउँदै हुनुहुन्छ तर पनि एकदम एउटा एन्थुजियाजम बोकेर आउँदै हुनुहुन्छ, र त्यही आशाले पनि हामीले नव त्यस्ता कलाकारहरू जो सानैदेखि यो क्षेत्रमा समर्पित भएर लागेका छन् उहाँहरूलाई पनि स्टार अन द रेड कार्पेटमा बसाउनुपर्छ भन्ने एउटा हामीले ट्रिमेन्डस रूपमा एउटा सुरुवात गरेको यो क्रम पनि हो। र अब यसैलाई हेर्नको लागि आज हामीले सोधेका थियौँ कि नायिका नवनायिका के अधिकारी विशेष गरेर उहाँको अभिनय यात्रा कसरी सुरुवात भएको हो, बिआई टाइप गर्नुहोस्, स्पेस दिनुहोस्, कसरी कुन तरिकाबाट सुरुवात भएको त्यो टाइप गर्नुहोस् छोटोमा, र स्पेस दिएर नाम र ठेगानाका साथमा यहाँले 2000 पठाइदिनु होला। र योभन्दा अगाडि गत हप्ताका विजेताको बारेमा म जानकारी दिन्छु। धेरैभन्दा धेरै सहभागी हुनुभयो र त्यसमध्येमा अब जुन नम्बर वान को भन्ने विषयमा पनि उहाँहरूले भोटिङ गरिदिनु भयो, उहाँहरू सबै सबैलाई एकदम हार्दिक धन्यवाद दिनुको साथसाथै गत महिनाका विजेता रहनु भएको थियो, उहाँले पुरस्कार पाउनुहुनेछ। कृपया नाम सुनिसकेपछि यहाँले बिदाका दिनमा बाहेक अन्य दिनमा सम्पर्क राख्नुहोला भन्दै उहाँ प्रदीप दरलामी दमक झापाबाट धेरै धेरै बधाई छ, धेरै धेरै बधाई छ प्रदीप दरलामीजी। यहाँ जस्ता चलचित्र अनुरागीहरू र त्यस्ता श्रोताको हामीलाई खाँचो छ, जसले यो कार्यक्रमलाई पछिसम्म निरन्तरता दिनको लागि हामीलाई उत्साह दिनुहुनेछ र अझ बढी जानकारी दिनका लागि पनि उत्साह दिनुहुनेछ। यहाँले जति सहभागिता जनाउनुहुनेछ त्यति नै हामी उत्साही हुनेछौँ र त्यति नै यहाँहरूलाई चाहिने जानकारी दिँदै जानेछौँ। त अहिलेको क्रममा कान्तिपुरको खेदोतर्फ लागौँ। कान्तिपुरको खेदो। नेपाली चलचित्र जसोतसो अगाडि बढेकै छ, चलचित्र उद्योग चलाउनेहरूले पनि जसरी तसरी घिसारिरहेका छन्। अझ यसो भनौँ, घिस्रिँदै अगाडि बढेको उद्योग हो यो। चलचित्र उद्योगका बारेमा राम्रा भन्दा नराम्रा कुरा धेरै हुन्छन्। हुन त राम्रा कुरा, चलचित्र उद्योग त राम्रो हो, तर यहाँभित्रका केही गलत सोच बोकेकाहरूले यसलाई बिगारिरहेका छन्। नेपाली चलचित्र बन्न थालेको लगभग 50 भयो, 50 यो उद्योगले सधैँ एउटा आरोप खेपिरहेको छ र कहिलेसम्म खेप्ने हो थाहा छैन। यो क्षेत्रले नराम्रोसँग भोगिरहेको नियति आजको हाम्रो कान्तिपुरको खेदोमा समावेश छ। यो हाम्रो विडम्बना भनौँ या फराकिलो सोचको अभाव, हामी आफ्नो मौलिकतामा चलचित्र बनाउँदैनौँ, हामीलाई लाग्ने गरेको गम्भीर आरोप चोरीको हो। हामी प्राय सिनेमा भारतीय चलचित्रबाट खर्लप्पै चोरिदिन्छौँ, चोर्न पनि यसरी चोर्छौँ कि हामीलाई कसैले केही भन्छ कि भन्ने कुनै लाज नै छैन। भारतीय सिनेमाबाट केही पर हटेर चोर्यौँ भने हामी कोरियनसम्म पुगेका छौँ। यस्तो विडम्बनाले चलेको उद्योग हो यो। नेपाली चलचित्र बनाउनेहरू यहीको संस्कृतिलाई आधार मानेर बनाएको क्याराभान ओस्कारमा समावेश भएको थियो भन्ने थाहा पाउँदैनन्, तर भारतीय चलचित्र लगानले ओस्कारसम्म कसरी पुग्यो भनेर हामी सोध्छौँ र त्यसकै कपी बनाउने दुस्साहस राख्छौँ। कपी पनि हाम्रा चलचित्र बनाउनेहरू बिगारेर गरिदिन्छन्। हामी यो महिनाको कान्तिपुरको खेदोमा किन चोरिन्छ नेपाली चलचित्र भन्ने विषयलाई खेदो गर्दैछौँ। हुँदैन नेपाली सिनेमा पनि कोही हेर्दै हुबहु हिन्दी सिनेमाबाट कपी गरिन्छ। नेपाली चलचित्र भन्ने बित्तिकै ना युवा पुस्ताको व्यङ्ग्य भनाइ हो यो, हुन पनि हो। चोरीको आरोपबाट मुक्त हुन नसकेको कारणले नै नेपाली चलचित्र प्रति आधुनिक युवा पुस्ता आकर्षित हुन सकेका छैनन्। निर्देशक सुरेश दर्पण पोखरेलले केही साता अघि यही कार्यक्रम मार्फत नै स्वीकारेका थिए कि आफूले निर्देशन गरेको चलचित्र कसलाई दियो जोवन दुई तीनवटा हिन्दी चलचित्रबाट कपी गरिएको हो भनेर। उनले त्यसमा भनेका पनि थिए कि कमेडी कथा खोज्दा कतै नपाएपछि मैले स्क्रिप्ट राइटरलाई दुई तीनवटा हिन्दी सिनेमा हेर्न लगाएर कथा सार लगाए। अब तपाई आफै भन्नुहोस् के साँच्चीकै कमेडी धारका कथावस्तु नेपाली समाजमा पाइँदै पाइँदैनन् त? यसरी चलेको छ यो उद्योग। प्रसङ्ग जोड्दै जाँदा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चिनो पनि चोरी मानसिकताबाट पर हट्न सकेन। यो चलचित्र शाहरुख खान र श्रीदेवीले अभिनय गरेको आर्मी नामक हिन्दी सिनेमाबाट चोरिएको हो। यसरी भन्छ नेपाली चलचित्र, चलचित्र बनाउनेहरू परम्परागत सोचबाट पर हट्न नसक्नु, आफ्नो भन्दा अरूको सफलताको पछाडि चलचित्रकर्मी दौडिनुले चलचित्र क्षेत्र चोरीको आरोपमा बदनाम भइरहेको छ। चलचित्र किन चोरिन्छन् भन्ने विषयलाई अझ विस्तृत रूपमा प्रस्तुत गर्नेछौ अर्को हप्ता। दुग्गडको उत्कृष्ट उत्पादन दलबन्देले सर्फलाई धन्यवाद भन्दैछ। स्वेटरले आफूलाई ठुलो गुण लगाएको कुरा गर्दैछ। ट्राउजर र हाइनेकले सर्फको भजन नै गाउँदैछन्। पन्जा र सल फेरि सर्फलाई हेर्दै मुस्कुराउँदैछन्। टोपी पनि खुसी छ, मोजा पनि दङ्ग। सर्फको केयरले गर्दा उलनका लुगामा छाएको छ उमङ्ग। जाडोको मौसममा उलनका लुगा धुन जनतायतै साबुन वा पाउडर प्रयोग गर्दा लुगामा भुवा निस्किने, तन्किने, खुम्चिने जस्ता समस्याहरू आउँछन्, तर सर्फले उलनका लुगालाई पनि सफा गर्छ बिना कुनै खराबी। त्यसैले त हुन्छन् खुसी उलनका लुगाहरू। सर्फ, उलनका लुगाको पक्का स्याहार। दिदी, यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु, अनि यसैले गर्दा मलाई सबैले डिस्काउन्ट पनि। म त साह्रै हैरान भइसके। किन हैरान भएको त तिमी? तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो? लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि। अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ। कसरी दिदी? अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि, किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिम सँग डभ शैम्पू स्याचे सित्तैमा। अनि एउटै शीर्षकमा हिन्दी तथा नेपाली चलचित्रका गीत संगीत सुन्ने र थुप्रै पुरस्कार जित्ने कार्यक्रम भनेकै हाइवे। साँच्चै कहिले आउँछ रे यो? कहिले हैन, कहिलेदेखि भन्नुस्। विगत 250 हप्ता भन्दा अघिदेखि कान्तिपुर एफएममा हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म गुन्जिरहेको छ यो तपाईँकै हाइवेको सहयात्री म हेम सुवेदीसँग। अनि हाइवे यस कार्यक्रमका प्रायोजक। मौसम बदलिने बित्तिकै बाक्लो कपडा लगाइदिएको थिएँ, तै पनि खोकिरो ज्वरो। बाक्लो कपडा भएर मात्र पुग्दैन, यो अरूले खोक्दा हाच्छ्यु गर्दा निस्कने कीटाणुबाट पनि सरेको हुन सक्छ। सुपरस्टार ठिक हुँदैछौ। बाथरूम त्यहाँ। तपाईँहरूले साधारण साबुन प्रयोग गर्नुहुँदो रहेछ। साधारण साबुनले किटाणु मार्न सक्दैन अनि रुगा खोकी लागेको हुन सक्छ। नयाँ लाइफ बोय प्रयोग गर्नुहोस्, उनी अझ सुरक्षित हुनेछिन्। नयाँ लाइफ बोयमा छ एक्टिभ 5 जसले आम साबुनको तुलनामा किटाणुबाट दिन्छ 100% बढी सुरक्षा। लाइफ बोय, अब मौसम बदलिए पनि कुनै डर छैन। Is this thing on? Hey, what do you think? This is 96.1, Kantipur FM. 24 hours a day. अनराइट, कान्तिपुरको कौशेबाट यो एउटा ग्ल्यामर र गसिपको क्षेत्र भएको कारणले गर्दाखेरि पनि इन्ट्रेस्टिङ हाम्रो सेगमेन्ट रहेको छ। हामीले तयार पारेको यस पटक आर्यन र रेखाको घम्सा घम्सी, त्यो सुनौ। कान्तिपुरको कौशेबाट नायक आर्यन सिग्देल चकलेटी छन्, उता नायिका रेखा थापा पनि सुन्दर नायिकाको रूपमा चिनिन्छन्। यी दुई बीच आफ्नै विशेषता छ, तर यी दुई बीच मेल खाने एउटा दरिलो विशेषता के हो भने यी दुई अभिनय राम्रो गर्छन्। आर्यन सिग्देलको चलचित्र प्रवेश रेखा थापाले निर्माण गरेको किस्मत चलचित्र मार्फत भएको हो। यसपछि रेखा र आर्यन बीच धेरैले डाहा गर्ने दोस्ती जम्यो। आर्यन र रेखा एक अर्काको अनुपस्थितिमा खल्लो महसुस गर्थे। त्यसपछि आर्यनले रेखा फिल्म्सको दुई चलचित्र खेले। रेखा र आर्यन बीचको यो दरिलो सम्बन्ध अहिले आएर नमजाले चुडिएको छ। यी दुई बीच बोलचाल समेत बन्द छ। रेखा र आर्यन बीचको सम्बन्ध कतिसम्म बिग्रिएको रहेछ भन्ने कुरा एक कार्यक्रममा यी दुईले देखाएको व्यवहारले प्रश्न पारेको छ। सम्झना डिजिटल फिल्म अवार्डमा नायिका थापाले उत्कृष्ट नायिकाको अवार्ड थापिन चलचित्र हिफाजत मार्फत। अवार्ड प्राप्त गरेपछि रेखाले दिएको छोटो मन्तव्यलाई पहिला सुन्नुहोस्। तपाईले सुन्नुभयो, पक्कै पनि यहाँ रेखाले आफूलाई यो स्थानसम्म पुर्याउने सबैलाई धन्यवाद दिन। उनले हिफाजत चलचित्रमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिन। चलचित्रका एक नायक आयुष रिजाललाई उनले सबैभन्दा बढी धन्यवाद बोलिन्। तर चलचित्र हिफाजतका मुख्य नायक आर्यन सिंह नाम समेत उच्चारण गरिनन्। रेखाले आफूभन्दा जुनियर नायकलाई प्राथमिकताका साथ नाम लिँदा नायक आर्यनको अनुहारमा खिन्नता देखियो। त्यस लगतै उत्कृष्ट नायकको अवार्ड थाप्न पुगेका आर्यनले रेखाको व्यवस्थाप्रति चिच्याएरै रोष पोखे। आर्यनले अवार्ड प्राप्त गरिरहँदा रेखा भने निन्याउरो अनुहार बनाएर बसिरहेकी थिइन्। यसरी रेखा र आर्यन बीचको यो पानी बराबर अब भने स्पष्टताका साथ सतहमा आएको छ। आखिर रेखालाई आर्यनको नाम लिन यति गाह्रो किन परेको होला त? आर्यनसँग टाढिएकी रेखा अहिले आयुसँग नजिकिएकी छिन्। रेखाले आफूसँग कुनै पनि नायकको सम्बन्धलाई त्यति लामो समयसम्म टिकाउँदिनन्, चाहे ती निखिल उप्रेती विराज भट्ट या आर्यन सिग्देल नै किन नहुन्। आर्यनसँग बोलचाल बन्द गरेर आयुसँग नजिकिएकी रेखाको यो रोजाई कतिन्जेल टिक्ने हो? हेर्दै जाउँ हामी पनि। ओके, र महिनाभरि नै हामी एउटा यहाँहरूलाई जानकारी दिनेछौँ कि नेपाली फिल्मी कथाहरू किन चोरिन्छन् विदेशी फिल्मबाट भन्ने बारेमा। त्यो त हामीले राखेकै छौँ हाम्रो क्याम्पेन। तर यो जुन अवार्डमा भएको यो घमसाघमसेको कुरा डिजिटल फिल्म अवार्डमा टुङ्ग्याउने हामीले विचार गरेका छौँ। आउनुहोस् त्यो डिजिटल फिल्म अवार्डको बारेमा पनि बायोस्कोपमा जानकारी लिउँ। चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छलाई सात विधामा सर्वाधिक धेरै अवार्ड वितरण गर्दै यस वर्षको सम्झना डिजिटल फिल्म अवार्ड सकिएको छ। काठमाडौँको राष्ट्रिय नाचघरको प्रेक्षालयमा गीत संगीत र नृत्यको तालमा झुमाउँदै यो अवार्ड कार्यक्रम आयोजना गरिएको थियो। साल वैशाख एक गतदेखि 2066 साल चैत्र मसान्तसम्म निर्माण भएका 16 डिजिटल सिनेमाले यस अवार्ड प्रतिस्पर्धामा भाग लिएका थिए। कार्यक्रममा उत्कृष्ट गीतकारको अवार्ड अमृत रेग्मीले दिलमाया चलचित्र मार्फत प्राप्त गरे। यस्तै उत्कृष्ट पार्श्व गायिका अञ्जना गुरुङ, चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ, पार्श्व गायक दीपक लिम्बू पहिलो पहिलो माया, संगीतकार महेश खड्का पहिलो पहिलो माया, द्वन्द निर्देशक राजेन्द्र खड्की, हिफाजत, नृत्य निर्देशक गोविन्द राई, माया त माया हो, सम्पादक सुमेश सुनवार, फर्स्ट लभ, छायाकार राजु विक्रम थापा कोइमेरो, संवाद शिवम अधिकारी दस गजा, पटकथा विकास आचार्य आफ्नो मान्छे आफ्नै हुन्छ, कथा नवल खड्का दस गजा, चरित्र अभिनेत्री सरिता गिरी, गुरुदक्षिणा, चरित्र अभिनेता देशभक्त खनाल आफ्नो मान्छे आफ्नै हुन्छबाट प्राप्त गर्न सफल भएका छन्। यस्तै उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट बाल कलाकार ईशान राउत पहिलो पहिलो माया, हास्य कलाकार शोभित बस्नेत कन्यादान, खलपात्र राजवल्लभ कोइराला बसमा छैन यो मन, नवनायिका ऋचा शर्मा फर्स्ट लभ, नवनायक आयुष रिजाल हिफाजत, नवनिर्देशक दिपेन्द्र के खनाल दि युगदेखि युगसम्मबाट प्राप्त गरेका छन्। उत्कृष्ट सह अभिनेत्रीको अवार्ड भने आफ्नो मान्छे आफ्नै हुन्छबाट नायिका अरुणिमा लम्सालले प्राप्त गरिन्। उत्कृष्ट सह अभिनेता सोही चलचित्रबाट मुकेश ढकाल हुन सफल भए। And the award for best actor in female category goes to Rekha Thapa Hifazat. Utkrishta Abhinetri Hifazat Bata Rekha Thapa Una Safal Bhain. I am Sri Thapa. I am Siddhar. I am Utkrishta Abhineta Apo Aboy. Lidya Brunja. उत्कृष्ट अभिनेता आर्यन सिग्देल कोही मेरो मार्फत भए। चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छका निर्देशक ऋषि लामिछाने उत्कृष्ट निर्देशक भएका छन्। यही चलचित्र वर्षकै उत्कृष्ट चलचित्र बनेको थियो। यसरी यो वर्षको सम्झना डिजिटल फिल्म अवार्डले कोहीलाई खुसी त कोहीलाई निराशा बनाउँदै सकिएको छ। अवार्ड कार्यक्रम भन्ने बित्तिकै कुरा काट्नेहरूको संख्याको कमी हुँदैन। यो अवार्डको विषयलाई लिएर पनि कुरा काट्नेहरूको कमी रहेन। तर पछिल्लो समयमा भित्रिएको डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न आयोजित यस्ता अवार्ड कार्यक्रमलाई साधुभाव व्यक्त गर्नै पर्छ। हजुर, यता आऊ भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। एकपटक फेरि पनि समवेदना प्रकट गर्दै जुन यो 12 बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिन्छ र त्यसपछि आर्यघाट पशुपति आर्यघाट लग्ने रहेको छ शान्ति मास्के लोकप्रिय कलाकारको, फेरि पनि हाम्रो तर्फबाट समवेदना प्रकट गर्दै यहाँले पोस्टबक्स नम्बर 14360 पुलचोक ललितपुर नेपाल वा हाम्रो कान्तिपुर 22 को @gmail.com पनि पठाउन सक्नुहुन्छ। के के अधिकारीको अग्नि यात्रा कसरी सुरुवात भएको थियो भन्ने विषयमा पठाउँदै गर्नुहोला। एसएमएस पठाइदिनु हुने सबैलाई धन्यवाद दिँदै प्राविधिक सहयोगी साथी रविश्वरलाई पनि हार्दिक धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म हेम सुवेद पनि बिदा चाहन्छु। फिल्म रिपोर्टर विजय आवाजका साथमा नमस्कार अनि नेपाली चलचित्रलाई र स्रष्टालाई माया गरौँ। थ्याङ्क यू भेरी मच। टाइम चेक अन अल्टिट्युड एफएम, इट्स 11 AM।